नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सन्देश प्रवासीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई। अनलाइन रेडियो नवीन संसारका प्राविधिक मित्र कर्ण जीएम र सामुदायिक रेडियो सुन छहरीका प्राविधिक मित्र प्रेम खड्काको साथमा म एनपी मगरको तर्फबाट श्रोता कार्यक्रम सन्देश प्रवासीको नेटकुटी डट कमद्वारा सञ्चालित परदेशी र घरदेशीको आवाज बोल्ने रोल्पा जिल्लाकै पहिलो अनलाइन रेडियो रेडियो नवीन संसार वेबसाइट www.radionabinsansar.com मोबाइल एप्लिकेसन हाम्रो पात्रो अल नेपाल एफएम रेडियो नेपाली सङ्गीत र रोल्पाको होलिरीमा रहेको सत्य आवाजको झरी सामुदायिक रेडियो सुन सहरी एफएम 101.5 MHz इन्टरनेट अनलाइनमा www.radio.sunshari.org मोबाइल एप्लिकेसन हाम्रो पात्रबाट हरेक हप्ताको शनिबार नेपाली समय साँझ 6:36-7:15 संसारभरैकै साथ सुन्दै आइरहनु भएको छ। साथै हाम्रो अनलाइन रेडियो नवीन संसारको अफिसियल युट्युब च्यानलबाट पनि आफूले चाहेको बेलामा सुन्न अनि डाउनलोड गर्न सक्नुहुनेछ। कार्यक्रम सन्देश प्रवासीकोमा हामीले तपाईँ घर परिवार वा आफन्तीजनसँग टाढा हुनुहुन्छ र महत्त्वपूर्ण सन्देश पठाउन चाहनुहुन्छ भने तपाईँका सन्देशहरू तपाईँका घर परिवार वा आफन्तीजन समक्ष पुर्याउने प्रयास गर्दछौँ। कार्यक्रम सन्देश प्रवासीकोमा हामीले कार्यक्रम प्रसारण हुनुभन्दा 4 दिन पहिले मेरो र रेडियोको फेसबुक आइडीमा कार्यक्रम सम्बन्धी एउटा स्ट्याटस पोस्ट गरेका हुन्छौँ। त्यही पोस्ट गरेको स्ट्याटसको कमेन्ट बक्समा तपाईँले आफ्ना सन्देश पोस्ट गर्नुपर्ने हुन्छ र तपाईँले पोस्ट गर्नुभएका सन्देश वाचन गरेर सम्बन्धित मान्छे र ठाउँसम्म पुर्याउने कोसिस गर्नेछौँ। साथै तपाईँहरूले हाम्रो फेसबुकको इनबक्समा पनि सन्देश पठाउन सक्नुहुनेछ। हामीले कार्यक्रम बुधबार तयार पार्ने हुँदा तपाईँहरूले बुधबार साँझ 8 बजेसम्म सन्देश पठाइसक्नुपर्नेछ। बुधबार साँझ 8 बजेभन्दा पछाडि प्राप्त भएका सन्देशहरूलाई स्थान दिन असमर्थ हुनेछौँ। केही समयपछि तपाईँले कमेन्ट बक्समा पोस्ट गर्नुभएका र इनबक्समा पठाउनुभएका सन्देशहरू वाचन गर्नेछौँ। तर त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भ गरौँ यो गीतबाट। Bye. गीतपछि फेरि पनि स्वागत छ कार्यक्रम सन्देश प्रवासीकोमा। अब भने लागौँ तपाईँहरूले कमेन्ट बक्समा पोस्ट गर्नुभएका र इनबक्समा पठाउनुभएका सन्देशहरू वाचन गर्नतर्फ। यति बेला पहिलो सन्देश मेरो हातमा परिसकेको छ, हामीलाई पठाउनु भएको छ रोल्पाबाट चित्रबहादुर घरतीजीले। उहाँ लेख्नुहुन्छ, सर्वप्रथम त सात समुद्र टाढा भएर पनि यो मेरो सन्देश घरसम्म सुन्न सुनाउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरी एफएमलाई विशेष धन्यवाद दिन चाहन्छु। प्रवासीको सन्देश ज जसले सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। नमस्कार, मेरो नाम चित्रबहादुर घरती हो। मेरो घर त्रिवेणी गाउँपालिका वडा नम्बर 4 चक्री रोल्पा कालापाछामा पर्छ। हाल रोजगारीको सिलसिलामा मलेसियामा छु। मेरो सन्देश यस प्रकारको छ, घरमा रहनुहुने आमा, ठुलो बुवा, ठुली आमा, काका काकीहरूमा सेवा ढोक छ। श्रीमती गौमती घरतीमा अजम्बरी माया, भाइ बुहारीलाई माया अनि शुभ आशीर्वाद छ। छोराहरू लव कुमार घरती, कुशकुमार घरती, प्यारी छोरी लेनिना घरतीमा शुभ आशीर्वाद, साथै न्यानो माया, भतिजा भतिजीहरूमा आशीर्वाद, बहिनी ज्वाइँहरूमा माया अनि आशीर्वाद, गाउँका सम्पूर्ण आफन्तजनहरूमा साइन अनुसार सेवा ढोक छ, नमस्कार अनि आशीर्वाद पनि भन्न चाहन्छु। साथै कपुरकोट गाउँपालिका लापु सल्यानमा बस्नुहुने सम्पूर्ण मावली परिवारमा नमस्कार। त्यसै गरी त्रिवेणी गाउँपालिका चक्री टोल्पामा बस्नुहुने सम्पूर्ण ससुराली परिवारमा नमस्कार। म यहाँ आरामै छु आजको दिनसम्म, त्यहाँ पनि सम्पूर्णलाई आरामै होला र आरामै रहोस् भन्ने कामना गर्दछु। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, खुसियालीका साथ जीवन जिउनुहोस् र दसैँ तिहार मजाले मनाउनुहोस् भन्न चाहन्छु। र अन्तिममा सबैजनालाई आउँदै गरेको विजयादशमी तथा शुभ दिपावली 2074 हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यो सन्देशबाट बिदा हुन चाहन्छु। नमस्ते भन्ने लेख्नु भएको छ। सन्देशको लागि चित्रबहादुर घरतीजीलाई धन्यवादका शब्दभावहरू बोल्न चाहन्छौँ। आगामी दिन आगामी बसाइमा पनि सन्देश पठाउन नभुल्नु होला भन्छौँ। र अर्को सन्देश उठाउँछौँ यति बेला। प्राप्त भएको छ अर्को सन्देश, हामीलाई पठाउनु भएको छ राजकुमार बोहराजीले। उहाँ लेख्नुहुन्छ, सर्वप्रथम कार्यक्रम सञ्चालक एनपी मगर सरलाई दर्शन नमस्ते। त्यसै गरी प्रविधिमा बस्नुभएका जो कोही दादाहरूलाई नमस्ते। त्यसै गरी अनलाइन रेडियो नवीन संसारका प्राविधिक दादा कर्ण भर्तीलाई पनि नमस्ते। र मेरो नाम, मेरो यो सानो सन्देश गाउँघरसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरीमा विशेष आभार प्रकट गर्न चाहन्छु। नमस्ते, मेरो नाम राजकुमार बोहरा, ठेगाना रुन्टीगढी गाउँपालिका 8 लापल रोल्पा, हाल बिरानो बस्ती दोहा कतारबाट हो। मेरो सन्देश यस प्रकार छ, सर्वप्रथम त घरमा रहनुहुने बाबा मम्मीलाई सेवा ढोक छ, श्रीमतीलाई मिठो माया र अविरल सम्झना, प्यारो छोरालाई शुभ आशीर्वाद छ, कतारमा रहनुहुने दाईलाई ढोक छ, भाउजूलाई नमस्ते, भाइ बहिनीलाई आशीर्वाद छ, त्यसै गरी गाउँघर तथा विदेशमा रहनुहुने सम्पूर्णलाई साइन अनुसार सेवा ढोक छ, सम्झना छ, ससुरालीमा रहनुहुने ससुरालाई नमस्ते, जेठान दिदीहरूलाई नमस्ते, भदै भदेनी भदैनीलाई आशीर्वाद, सिम्पानीमा रहनुहुने दिदी सासूलाई नमस्ते र सारु दाईलाई ढोक छ, नानी बाबुलाई आशीर्वाद, माओलीमा बस्ने बाजे बोईलाई सेवा ढोक, मामा माइजूलाई नमस्ते छ। यहाँ म सन्चै आरामै छु, त्यहाँ पनि हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला भन्ने पूर्ण आशा मनभरि सङ्घालेको छु। साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी आफन्त इष्टमित्रलाई आउँदै गरेको 2074 विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र यति भन्दै यो सन्देशबाट बिदा हुन चाहन्छु। नमस्ते भनेर लेख्नु भएको छ। सन्देशको लागि राजकुमार बोहराजीलाई धन्यवादका शब्दभावहरू बोल्छौँ। आगामी दिनमा पनि तपाईँ सन्देश पठाउँदै गर्नुहोला भन्दै अर्को सन्देश यति बेला उठाउँछौँ हामी। सन्देश सम्प्रेषण गर्नुभएको छ, लेख्नुहुन्छ, नमस्कार, म विशाल योगी, ठेगाना त्रिवेणी गाउँपालिका 4 चक्री रोल्पा, हाल सात समुद्र पारीको बस्ती युएईबाट हो। सानो सन्देश कार्यक्रम सन्देश प्रवासीकोबाट मेरो घर आँगनसम्म प्रवाह गर्न सहयोग पुर्याउनु हुने विशेष गरी कार्यक्रम सञ्चालक एनपी सरलाई धेरै धेरै धन्यवाद, लगायत रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरीका सबै परिवारलाई एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छु। मेरो सन्देश के छ भने मेरो घरमा हुनुहुने आमा बुवामा सेवा ढोक्छ, त्यसै गरी श्रीमतीमा अटुट माया, साथै छोरा दिपेन्द्र योगीमा मिठो सम्झना, दाई भाउजू दिदी भिनाजुमा ढोक नमस्कार, भाइ बुहारीलाई आशीर्वाद, भतिजा भतिजी भान्जा भान्जीहरूलाई मुटुभरिको माया भन्न चाहन्छु, अनि गाउँघरका सबै इष्टमित्रहरूलाई धेरै सम्झेको छु भन्दै यो सानो सन्देशबाट बिदा हुन्छु नमस्कार भनेर लेख्नु भएको छ। सन्देशको लागि विशाल योगीजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ। आगामी दिन आगामी वर्षमा पनि सन्देश पठाउँदै गर्नुहोला भन्दै अर्को सन्देश उठाउँछौँ। यति बेला हामीलाई सन्देश प्राप्त भएको छ, हामीलाई पठाउनु भएको छ घनश्याम केसीजीले। उहाँ लेख्नुहुन्छ, सर्वप्रथम कार्यक्रम सञ्चालक एनपीजीलाई दर्शन नमस्ते। मेरो सानो सन्देश गाउँघरसम्म पुर्याएकोमा रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन्छ हरि एफएमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो सन्देश यस प्रकारको छ, नमस्कार, मेरो नाम घनश्याम केसी, हाल सात समुद्र पारी मलेसियाबाट हो। मेरो घर शारदा नगरपालिका 9 सिउरे सल्यानमा पर्छ। मेरो घरमा रहनुहुने आमा बुवा र घर परिवार सबैलाई आरामै छु भन्न चाहन्छु। तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भन्ने आशा लिएको छु र मेरो ससुरालीमा रहनुहुने सबै इष्टमित्रलाई आरामै भएको जानकारी गराउन चाहन्छु र मेरी प्यारी श्रीमती र मेरो प्यारी छोरीलाई धेरै धेरै सम्झिरहेको छु र सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु। ज जसले रेडियो सुनेर बस्नुभएको छ सबै साथीहरूलाई सम्झिरहेको छु र ज जसले मलाई घनश्याम केसी भनेर चिन्नुहुन्छ, चिनी नचिन्ने सम्पूर्णलाई आउँदै गरेको विजया दशमीको धेरै धेरै शुभकामना दिन चाहन्छु र मेरो त्यो सन्देश दोस्रो पटक पठाएको छु, झर्को नमानी प्रसारण गरिदिनु होला ल एनपिजी भनेर लेख्नु भएको छ। झर्को मान्ने कुरा हुँदैन, झर्को मान्दैनौँ। तपाईँले पठाउनुभएका सन्देशहरू हामी मजाले वाचन गर्ने गर्छौँ र आगामी दिनहरूमा पनि पठाउनु होला भन्छु र लेख्नुहुन्छ, यति भन्दै आजको सन्देशबाट बिदा हुन्छु। हवस् त, अन्त्यमा रेडियोका सम्पूर्ण होल युनिटलाई पनि विजयादशमीको लाखौँ लाख शुभकामना व्यक्त गर्न चाहन्छु। ओके बाई भनेर लेख्नु भएको छ। सन्देशको लागि घनश्याम केसीजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ। घनश्याम केसीजी आगामी दिनाङ्गन बसाइमा पनि सन्देश सम्प्रेषण गर्नुहोला। घनश्याम केसीजीको सन्देशपछि लिन्छौँ अर्को सन्देश, यति बेला हामीलाई पठाउनु भएको छ निर्मल योगीजीले। उहाँ लेख्नुहुन्छ, सर्वप्रथम त कार्यक्रम सञ्चालक दाई र प्रविधि संयोजनमा साथ दिने दादाहरूलाई नमस्कार टक्र्याउन चाहन्छु। नमस्कार, म निर्मल योगी, घर त्रिवेणी गाउँपालिका 4 चक्री रोल्पा, हाल साउदीबाट हो। घरमा रहनुहुने आमा बुवालाई सेवा ढोक्छ, प्यारी श्रीमतीमा मिठो सम्झना, प्यारी छोरीहरूमा मुटुभरिको माया, दाई अनि भाउजूहरूलाई नमस्कार, भतिजा भतिजीहरूमा न्यानो माया, त्यसै गरी दिदी भिनाजुमा ढोक नमस्कार, भान्जा भान्जीलाई सम्झना। तपाईँहरूको माया र आशीर्वादले गर्दा म यहाँ निकै आरामै छु, उता पनि तपाईँहरूलाई निकै आरामै छ होला भन्ने आशा गरेको छु। यो सालको दसैँ तिहारमा घरमा आउन पाइनँ, अर्को साल अवश्य पनि आउनेछु। पीर चिन्ता नलिनु, घर विवाह राम्रोसँग चलाउनु, छोरीहरूको अनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु। बच्चाहरू हुन्, कहिलेकाहीँ केही कुराको लागि जिद्दी गर्छन् होला, गाली नगर्नु, राम्रोसँग सम्झाइ बुझाइ गर्नु र अन्तमा गाउँघरका इष्टमित्र साथीभाइ आफन्तीहरूमा साइन अनुसार ढोक नमस्कार, साथै यो मेरो सानो सन्देश मेरो घर परिवार र आफन्ती जनसमक्ष पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरी एफएम 101.5 मेगाहर्जलाई विशेष आभार प्रकट गर्दै यो सानो सन्देशबाट बिदा हुन्छु नमस्कार भनेर लेख्नु भएको छ। सन्देशको लागि निर्मल योगीजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ। आगामी दिन आगामी वर्षमा पनि सन्देश सम्प्रेषण गर्दै गर्नुहोला भन्दै यति बेला एउटा गीत राख्नुपर्ने बेला भइसकेको छ। एउटा गीत तपाईँहरूको माझमा राख्छौँ, त्यसपछि आउनेछौँ, सुन्दै गर्नुहोला। Thank you. माटो कमेरोले घर्सी गर्दै गर्नु, रातो माटो कमेरोले घर्सी गर्दै गर्नु, खुसी मनले टपरीमा जमरानी छर्नु, जमरानी छर्नु। हे यसपाली त हुनेछ सानी खुसी मन रमाइलो आगनी, यसपाली त हुनेछ सानी खुसी मन रमाइलो आगनी, बाटो हेरे हुन्छ घरमा यसपालीको दसैँ र तिहारमा, यसपालीको दसैँ र तिहारमा। कार्यक्रमको मध्यभागमा राखेका थियौँ एउटा गीत। गीतपछि स्वागत छ यति बेला तपाईँ नेटकोटी डट कमद्वारा सञ्चालित परदेशी र घरदेशीको आवाज बोल्ने रोल्पा जिल्लाकै पहिलो अनलाइन रेडियो, रेडियो नवीन संसार र सत्य आवाजको झरी सामुदायिक रेडियो सुन सहरी एफएम 105 मेगाहर्ज, इन्टरनेट अनलाइनमा www.radio.sunsahari.org, मोबाइल एप्लिकेसन हाम्रो पात्रबाट कार्यक्रम सन्देश प्रवासीको सुन्दै हुनुहुन्छ। कार्यक्रम सन्देश प्रवासीको बसाइमा फेसबुकमा हामीले पोस्ट गरेको स्टाटसको कमेन्ट बक्समा तपाईँले पोस्ट गर्नुभएको र फेसबुकको इनबक्समा पठाउनु भएको सन्देशहरू वाचन गरिरहेका छौँ। र यति बेला फेरि पनि अर्को सन्देश हामीलाई प्राप्त भइसकेको छ। हिरामणि बस्नेतजीले हामीलाई सन्देश सम्प्रेषण गर्नुभएको हो। उहाँ लेख्नुहुन्छ, सर्वप्रथम त कार्यक्रम सञ्चालक एनपी सर र अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरी एफएमबाट प्रविधि माएर साथ दिने जुनसुकै दादालाई सात समुद्र पारीबाट भए पनि दुई हातका दस औँला जोडी नमस्ते गरे स्वीकार गर्नुहोला र यो सानो सन्देशलाई आकाशीय ध्वनि तरङ्ग मार्फत मेरो गाउँघरसम्म पुर्याइदिन सहयोग गरेकोमा अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरी एफएम 101.5 मेगाहर्जलाई विशेष आभार प्रकट गर्दछु। नमस्ते, म रोल्पाको झेनामको मान्छे, हाल बिरानो बस्ती मलेसियाबाट हिरामणि बस्नेत हो। मेरो सन्देश के छ भने, सर्वप्रथम त घरमा रहनुहुने आमा अनि मलेसियामै रहनुहुने मेरो बाबालाई सेवा ढोक छ। प्यारी श्रीमतीलाई मिठो सम्झना, मेरी प्यारी छोरी यमुनालाई शुभ आशीर्वाद छ, भाइ बहिनीलाई शुभ आशीर्वाद, हजुरआमालाई सेवा ढोक छ, अङ्कल अन्टीलाई सेवा ढोक छ, त्यसै गरी गाउँका इष्टमित्रहरूलाई साइन अनुसार ढोक नमस्कार। म यहाँ आरामै छु, त्यहाँ पनि सबैलाई आरामै होला भन्ने आशा लिएको छु। र अन्त्यमा अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरी एफएम 101.5 मेगाहर्ज सुनेर बस्नुभएका सबैलाई मिस गर्दै देश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आउँदै गरेको विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यो सानो सन्देशबाट बिदा हुन्छु। नमस्ते भनी लेख्नु भएको छ। सन्देशको लागि हिरामणि बस्नेतजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ। आगामी दिन आगामी बसाइमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नुहोला हिरामणिजी। हिरामणिजीको सन्देश पछि हामी अर्को सन्देश उठाउँदैछौँ। यति बेला हामीलाई पठाउनु भएको छ अनिल जिएमले। उहाँ लेख्नुहुन्छ, सर्वप्रथम कार्यक्रम सञ्चालक एनपी मगर सरलाई मेरो तर्फबाट हृदयदेखि नै नमस्ते गर्न चाहन्छु र मेरो सन्देश गाउँघर इष्टमित्रसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरीलाई धेरै धेरै धन्यवाद आभार प्रकट गर्न चाहन्छु है भनेर लेख्नु भएको छ। पक्कै पनि स्वीकार गरिदिनु होला भन्ने ठुलो आशा लिएको छु भनेर लेख्नुभएको छ। तपाईँको अवश्य पनि हामीले स्वीकार गरिसकेका छौँ। त्यसै गरी लेख्नुहुन्छ, नमस्ते, म अनिल घरती मगर, रोल्पा घर त्रिवेणी गाउँपालिका 4 चक्री रोल्पा, हाल भने अहिले दुहा कतारमै छु, वैदेशिक रोजगारीको सिलसिलामा भनेर लेख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, सर्वप्रथम घरमा रहनुहुने बाबा आमालाई सात समुद्र पारीबाटै भए पनि मेरो सेवा ढोक छ। प्यारी श्रीमती अनिसामा धेरै माया र मुटुभरि सम्झना। त्यसै गरी भाइ बहिनीहरूलाई मेरो तर्फबाट आशीर्वाद दिन चाहे र हजुर यहाँ म यहाँ एकदमै आराम छु, त्यहाँ पनि सबैलाई सन्चै होला भन्ने आशा बोकेको छु। र मेरो दाङमा बस्नुहुने फुपू र फुपाजुलाई पनि मेरो एकमुष्ट दर्शन भन्न चाहन्छु, नमस्कार गर्न चाहन्छु। पक्कै पनि सन्चै आरामै त हुनुहोला है, यता म पनि सब सन्चै छु आरामै छु भनेर लेख्नुभएको छ। अनि लेख्नुहुन्छ, त्यसै गरी भाइ सन्देश मगर र कान्छो भाइ सन्दीप मगरलाई पनि धेरै धेरै आशीर्वाद दिन चाहन्छु, धेरै मिठो सम्झना पनि गरेको छु है ल। र अन्त्यमा कार्यक्रम सञ्चालक एनपी सर र प्रविधिमा बस्नुहुने दादा, त्यसै गरी रेडियो अनलाइन रेडियो र सामुदायिक रेडियो सुन सहरी परिवारलाई धन्यवाद दिँदै विजयादशमीको शुभकामना पनि व्यक्त गर्दै यो सन्देशबाट बिदा हुन चाहन्छु भनेर लेख्नु भएको छ। अनिल घरती मगरजीले हामीलाई सन्देश सम्प्रेषण गर्नुभयो, आगामी दिन आगामी दसैँमा पनि अनिलजी सन्देश सम्प्रेषण गर्दै गर्नुहोला भन्छौँ। त्यसै गरी अर्को सन्देश यति बेला हामीलाई प्राप्त भएको छ, पूर्णबहादुर बुढाजीले हामीलाई पठाउनु भएको छ सन्देश। उहाँ लेख्नुहुन्छ, सर्वप्रथम त यस कार्यक्रमका सञ्चालक एनपी सरलाई नमस्ते र प्राविधिकमा रहनुभएका कर्ण जिएमलाई मिठो सम्झना। त्यसै गरी रेडियो सुन सहरीका प्राविधिक मित्रलाई, त्यसै गरी रेडियो सुन सहरी परिवार र अनलाइन रेडियो नवीन संसार परिवारलाई मेरो सन्देश गाउँघरसम्म पुर्याइदिएकोमा विशेष आभार प्रकट गर्न चाहन्छु। र मेरो नाम पूर्णबहादुर बुढा हो, मेरो घर रुन्टीगढी गाउँपालिका झेनाम 8 लापल रोल्पामा पर्छ, हाल भने मलेसियामा छु भनेर लेख्नु भएको छ। लेख्नुहुन्छ, सर्वप्रथम त घरमा रहनुहुने बाबा आमालाई सात समुद्र पारीबाट ढोक र श्रीमतीमा न्यानो माया मुटुभरिको सम्झना, दुई छोरा र छोरीलाई मुटुभरि माया अनि आशीर्वाद, दाई भाउजूलाई ढोक नमस्कार, भाभतिजालाई माया र आशीर्वाद, बहिनी ज्वाइँहरूलाई पनि माया अनि आशीर्वाद छ, भान्जा भान्जीलाई माया, त्यसै गरी बुढा मगर परिवारलाई साइन अनुसार ढोक नमस्कार र सम्झन चाहन्छु। त्यसै गरी ससुरालीमा रहनुहुने सम्पूर्णलाई नमस्ते, गाउँघरका सम्पूर्णलाई साइन अनुसार ढोक नमस्कार, मलाई पूर्णबहादुर बुढा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई आउँदै गरेको दसैँ र शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। म यता सन्चै छु उता पनि सन्चै छु उता पनि सबैलाई सन्चै होला भन्ने आशामा छु, यति भन्दै यस सन्देशबाट बिदा हुन्छु, बाई बाई भनेर लेख्नु भएको छ। सन्देशको लागि पूर्णबहादुर बुढाजीलाई पनि धन्यवाद बोल्छौँ, आगामी दिन आगामी दसैँमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नुहोला भन्छौँ। र पूर्णबहादुरजीको सन्देशपछि हामी अर्को सन्देश उठाउँछौँ, यति बेला पठाउनु भएको छ अनिल थापा छेत्रीजीले हामीलाई सन्देश सम्प्रेषण गर्नुभएको छ। लेख्नुहुन्छ, सर्वप्रथम त यस कार्यक्रमका सञ्चालक एनपी सरलाई नमस्ते र प्रविधिमा रहनुभएका कर्ण जिएम, त्यसै गरी सामुदायिक रेडियो सुन सहरीबाट प्रविधिमा साथ दिने दादालाई पनि दर्शन, रेडियो नवीन संसार र रोल्पा होलीमा रहेको रेडियो सुन सहरी परिवारलाई यो मेरो सानो सन्देश गाउँघरसम्म पुर्याइदिएकोमा विशेष आभार प्रकट गर्न चाहन्छु। र मेरो नाम अनिल थापा छेत्री हो, घर रुन्टीगढी गाउँपालिका वडा नम्बर 7 सालीबाङ रोल्पामा पर्छ, हाल भने दुबईमा छु। र मेरो सन्देश यस प्रकार छ, सर्वप्रथम त मेरो घरमा रहनुहुने बाबा आमालाई सेवा ढोक, भाइ बहिनीमा आशीर्वाद, न्यानो माया र प्यारी श्रीमती र छोरालाई न्यानो माया मुटुभरिको सम्झना, र ससुरालीमा रहनुहुने सासु ससुरालाई नमस्ते, अरू सबैलाई सम्झना चाहन्छु, गाउँघरका सबै साथीभाइ तथा इष्टमित्रलाई सम्झना, र मलाई अनिल थापा छेत्री भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई आउँदै गएको बडा दसैँको शुभकामना दिन चाहन्छु। र कारणवश घरमा फोन गर्न पाएको छैन, चिन्ता नगर्नुहोला, म यता सन्चै छु उता पनि सबैलाई सन्चै होला भन्ने आशामा छु। र यति भन्दै यो सानो सन्देशबाट बिदा हुन चाहन्छु, नमस्ते भनेर लेख्नु भएको छ। सन्देशको लागि अनिल थापा छेत्रीजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ, आगामी दिन आगामी दसैँमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नुहोला। त्यसै गरी अर्को सन्देश यति बेला प्राप्त भएको छ, नगेन्द्र विश्वकर्माजीले हामीलाई पठाउनु भएको छ। लेख्नुहुन्छ, सर्वप्रथम कार्यक्रम सञ्चालक एनपी सरलाई नमस्ते, अनलाइन रेडियो नवीन संसार र रेडियो सुन सहरी सुन सहरीका सुनसहरीको प्राविधिकबाट एकैसाथमा साथ दिनुहुने दुवैजनालाई नमस्ते र अनलाइन रेडियो नवीन संसार परिवारलाई र रेडियो सुनसहरी एफएमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्ते, म नगेन्द्र विश्वकर्मा, घर रुन्टीगढी गाउँपालिका छ विश्राम थली रोल्पा, हाल साउदी अरेबियाबाट हो र मेरो सन्देश यस प्रकार छ। सर्वप्रथम घरमा रहनुहुने बुवा आमालाई सेवा ढोक्छ मिठो माया पनि भन्न चाहन्छु। त्यसै गरी प्यारी श्रीमती सम्झनालाई धेरै धेरै माया अनि सम्झना, प्यारो छोरा दिपसागरलाई आशीर्वाद, गाउँमा रहनुहुने अङ्कल आन्टीलाई दाई भाउजू दिदी बहिनी भतिजा भतिजी सम्पूर्णलाई साइन अनुसार ढोक नमस्कार र आशीर्वाद। डुब्रिङमा रहनुहुने मेरो ससुराली परिवारलाई पनि सम्झिरहेको छु, म यहाँ सन्चै आरामै रहेको जानकारी गराउन चाहन्छु र देश प्रदेशमा रहनुहुने सम्पूर्ण आफन्ती र रेडियो सुनेर बस्नुभएका सम्पूर्णलाई आउँदै गरेको बडा दसैँको पनि धेरै धेरै शुभकामना दिन चाहन्छु र बाँकी भेट अर्को सन्देशमा हुनेछ भन्दै यो सन्देशबाट बिदा हुन्छु। नमस्कार भनेर लेख्नु भएको छ। सन्देशको लागि नगेन्द्र विश्वकर्माजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ। आगामी दिन आगामी वर्षमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नु होला नगेन्द्रजी भन्दै एउटा गीत तपाईँहरूको माझमा राख्छौँ। गीतपछि तपाईँहरूले पठाउनु भएका सन्देशहरू वाचन गरेर गर्ने नै छौँ। यसलाई भने तपाईँको माझमा यो गीत स्वीकार्नुहोस्। वर्षा र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो, नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो। फुल्यो बारीमा लरीले धानको बाला छुल्यो खेतैमा, कति राम्री देखिन्छ बरीले जमरर रातो टिकैमा। ब्रेकपछि फेरि पनि स्वागत छ। यति बेला हामी कार्यक्रम सन्देश प्रवासीको बसाइमा छौँ र कार्यक्रम सन्देश प्रवासीकोमा तपाईँहरूले कमेन्ट बक्समा पठाउनुभएका र इनबक्समा पठाउनुभएका सन्देशहरू वाचन गरिरहेका छौँ। यसै क्रममा अर्को सन्देश यति बेला हामीलाई प्राप्त भएको छ, पठाउनु भएको छ युवराज घरतीजीले रोल्पाबाट। उहाँ लेख्नुहुन्छ, नमस्कार, रेडियो नवीन संसारका होल युनिट र सामुदायिक रेडियो सुनसहरीका होल युनिटलाई मेरो तर्फबाट मेरो यो सानो सन्देश पठाउन आफ्नो घर परिवारसम्म पुर्याउन सहयोग गरेकोमा धन्यवाद। र मेरो सन्देश यस प्रकारको छ, मेरो घर रोल्पाको डुबी डाँडा चार जसपुरमा रहने मेरा घर परिवार आफन्तीजन साथीभाइहरूलाई म सम्झन चाहन्छु र म यहाँ निकारमै छु र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आउँदै गरेको विजया दशमीको शुभकामना भन्दै बिदा हुन्छु। नमस्कार, युवराज घरती मगर हाल दुहा कतारबाट भनी लेख्नु भएको छ। युवराज घरतीजीले दुहा कतारबाट हामीलाई सन्देश सम्प्रेषण गर्नुभयो। उहाँको घर डुबी डाँडा चार जसपुर रोल्पामा पर्छ। युवराज घरतीजीलाई सन्देशको लागि धन्यवादका शब्द भावहरू बोल्छौँ। आगामी दिनागन दसैँमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नु होला भन्दै अर्को सन्देश हामी उठाउँछौँ। यति बेला अर्को सन्देश प्राप्त भएको छ, अमृत परदेशीजीले हामीलाई सन्देश सम्प्रेषण गर्नुभएको छ। उहाँ लेख्नुहुन्छ, सर्वप्रथम त रेडियो नवीन संसार र सामुदायिक रेडियो सुनसहरीको होल युनिटलाई दर्शन नमस्ते भन्न चाहन्छु। मेरो सन्देश यस प्रकारको छ, मेरो घरमा घर रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका साबिकको झेनाम 8 दानबाङ रोल्पा हो। मेरो घरमा रहनुहुने बुवा आमालाई सात समुद्र पारीबाट सेवा ढोक छ, प्यारी जीवन सङ्गिनीलाई मिठो सम्झना अनि मेरा प्यारा छोराछोरीलाई म परदेशी बुवाको तर्फबाट आशीर्वाद र कान्छा भाइ बुहारीलाई आशीर्वाद, दाङ दुद्रासमा बस्ने दिदी भिनाजुलाई सेवा ढोक, सोही ठाउँ बस्ने माइला भाइ साइला भाइहरूको सबै परिवारलाई आशीर्वाद र माइला माइली बहिनी कान्छी बहिनी जुवाईहरूलाई त्यसै गरी भान्जा भान्जीहरूलाई आशीर्वाद, मेरो गाउँघरमा बस्नुहुने इष्टमित्रहरूलाई साइन अनुसार ढोक तथा नमस्कार। मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई आउँदै गरेको विजया दशमीको शुभकामना भन्दै बिदा हुन्छु। हस्त धन्यवाद। उही हजुरको दुखी अमृत परदेशी हाल रोजगारीको सिलसिलामा मलेसियाबाट भनेर लेख्नु भएको छ। सन्देशको लागि अमृत परदेशीजीलाई पनि धन्यवादका शब्द बाबत बोल्छौँ। आगामी दिनागमन दसैँमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नु होला भन्दै अर्को सन्देश उठाउँछौँ। यति बेला अर्को सन्देश हामीलाई पठाउनु भएको छ वनबहादुर पुन्जीले। उहाँ लेख्नुहुन्छ, नमस्ते, सर्वप्रथम कार्यक्रम सन्देश प्रवासीको अल युनिटलाई धन्यवाद। म वनबहादुर पुन हाल मलेसियाबाट रुन्टीगढी गाउँपालिका 2 उवा बसिबाङ रोल्पामा बस्ने सम्पूर्ण घर परिवारलाई धेरै धेरै सम्झना, म यहाँ एकदमै आरामै रहेको जानकारी गराउँदछु भन्दै सन्देशबाट बिदा हुन्छु। नमस्ते, बाई बाई भनेर लेख्नु भएको छ। सन्देशको लागि मनबहादुर पुनजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ। अर्को सन्देश यति बेला प्राप्त भएको छ, अर्को सन्देश पठाउनु भएको छ नवीन कुमार ओलीजीले। उहाँ लेख्नुहुन्छ, नमस्कार, म नवीन कुमार ओली तुनपा 15 गैरीगाउँ हाल चण्डीगढ भारतबाट। सर्वप्रथम त मेरो सन्देश यस प्रकार रहेको छ, मेरो गाउँघर समक्ष मेरो सन्देश पुर्याउन सहयोग गरेकोमा रोल्पाकै पहिलो अनलाइन रेडियो रेडियो नवीन संसार र सामुदायिक रेडियो सुनसहरीप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु र मेरो सन्देश सुरु गर्न चाहन्छु भनेर लेख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, तुनपा गैरीगाउँमा रहने मेरी जीवनसाथी लगायत छोराछोरी घर नजिकै बस्ने दिदी भिनाजु भान्जा भान्जी बुहारीहरू त्यसै गरी रोल्पा जुगार हान्जामाङमा बस्ने भाइ बुहारी भतिजीहरूमा साइन अनुसार ढोक नमस्कार अनि आशीर्वाद साथै सम्झना छ। म कुशल छु, हजुरहरूलाई पनि कुशलै हुनुहुन्छ होला भन्ने कामना गर्दछु। साथै आउँदै गरेको दसैँ तिहारलाई राम्रोसँग मनाउनु होला भन्न चाहन्छु। साथै यति बेला मेरो सन्देश ज जसले सुन्दै हुनुहुन्छ मलाई नवीन कुमार ओली भनेर चिनी नचिने उहाँ सबैलाई धेरै सम्झना छ र दसैँ तिहार 2074 शुभकामना भन्दै यो सानो सन्देशबाट ओझेलिन्छु। हवस्त नमस्कार, उही नवीन कुमार ओली हाल चण्डीगढ भारतबाट भने लेख्नु भएको छ। सन्देशको लागि नवीन कुमार ओलीजीलाई धन्यवादका शब्द भावहरू बोल्छौँ र अन्तिम सन्देश उठाउँछौँ। यति बेला सन्देश पठाउनु भएको छ जेबी विष्टजीले हामीलाई पठाउनु भएको छ। लेख्नुहुन्छ, नमस्कार, म जेबी विष्ट भावुक समर्पण, लुङ्री गाउँपालिका छ, गुम्चाल रोल्पा, हाल सात समुद्र पारीको बिरानो बस्ती साउदी अरेबियाबाट हो भनेर लेख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, सर्वप्रथम मेरो सन्देश जस्ताको तस्तै मेरो घर परिवार समक्ष पुर्याउन सहयोग गरेकोमा रोल्पाकै पहिलो अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरीप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु र मेरो सन्देश सुरु गर्न चाहन्छु भनेर लेख्नु भएको छ। लेख्नुहुन्छ, लुङ्री गाउँपालिका छ, रोल्पामा रहने मेरी आमा बुवामा सेवा ढुक दाजु भाउजू दिदी बहिनी भाइ बुहारीहरूमा साइन अनुसार ढोक नमस्कार साथै आशीर्वाद सम्झना भन्न चाहन्छु। मेरो प्यारी जीवन सङ्गिनी ममतालाई शुभ प्यार र मिठो माया, छोरी वर्षालाई पनि मिठो माया, धेरै सम्झना, म कुशल छु, हजुरहरू पनि आरामै कुशलै हुनुहुन्छ होला भन्ने कामना गर्दछु र आजभोलि बिजी भएको कारणले हजुरहरूसँग सम्पर्कमा आउन सकिरहेको छैन, समय मिलेमा म कल गर्नेछु भन्न चाहन्छु। साथै अब त गाउँघरमा दसैँ तिहार पनि आउन लाग्यो, दसैँ तिहारलाई राम्रोसँग मनाउनु होला भन्न चाहन्छु। साथै यति बेला मेरो सन्देश जसले सुन्दै हुनुहुन्छ, सामुदायिक रेडियो सुन्छ अरे अनलाइन रेडियो जसले सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि धेरै सम्झना र दसैँ तिहार 2074 सालको शुभकामना भन्दै सानो सन्देशबाट बिदा हुन्छु। नमस्ते भनेर लेख्नु भएको छ। सन्देशको लागि जेबी विष्ट भावुक समर्पणजीलाई धन्यवादका शब्द भावहरू बोल्छौँ। आगामी दिन आगामी बसाइमा पनि सन्देश सम्प्रेषण गर्दै गर्नुहोला। अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ, बिदा हुनुपर्छ। तर त्योभन्दा पहिले तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। सल्लाह सुझाव प्रतिक्रियाका लागि कार्यक्रम सन्देश प्रवासीको अनलाइन रेडियो नवीन संसार इमेल info@radionavinsansar.com, rnsansar@gmail.com र सामुदायिक रेडियो सुन सहरी FM 101.5 MHz रुन्टीगढी गाउँपालिका 9 होलेरी रोल्पा यसै ठेगानामा सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला भन्दै यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँ श्रोता, सन्देश सम्प्रेषण गर्नुहुने तपाईँ श्रोता र अनलाइन रेडियो नवीन संसारबाट प्रविधिमा साथ दिने प्राविधिक मित्र कर्ण जिएम र रेडियो सुन सहरीबाट प्रविधि संयोजनमा साथ दिने प्राविधिक मित्र प्रेम खड्कालाई धन्यवाद दिँदै आजको श्रृङ्खलाबाट अर्को श्रृङ्खलासम्मका लागि म एनपी मगर पनि बिदा हुने अनुमति माग्छु। हवस् त, नमस्कार।